नमस्कार अनि शुभ प्रभात। दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खला लिएर हामी हरेक दिन बिहान ठिक 8 बजेपछि तपाईँको माझमा उपस्थित हुने गर्छौँ र कार्यक्रममा रहेर विविध जानकारीहरू तपाईँलाई दिने गर्छौँ, जस अन्तर्गत आजको तिथिमिति त्यस्तै गरी तपाईँको आजको दिन के कस्तो रहेको छ, राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ, आजको राशिफल त्यस्तै गरी रेडियो अर्पण 104.5 MHz आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन्, कुन कार्यक्रम तपाईँले कसको साथमा सुन्न सक्नुहुनेछ, सोको बारेमा जानकारी प्रस्तुत गर्छौँ र अन्तमा तपाईँकै आफन्तले तपाईँकै लागि पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौँ। कार्यक्रम शुभ बिहानीको सुरुवात गरौँ आजको तिथिमितिबाट। आज मिति विक्रम सम्वत 2071 साल वैशाख महिनाको 1 गते सोमबार, तदनुसार 2014 अप्रिल 14 तारिक चैत शुक्ल पक्ष चतुर्दशी तिथि दिउँसो 1 बजेर 8 मिनट उपरान्त, पूर्णिमा तिथि हस्ता नक्षत्र राति 10 बजेर 51 मिनट उपरान्त, चित्रा नक्षत्र व्याघात योग राति 9 बजेर 55 मिनट उपरान्त, हर्षण योग भद्राकरण आनन्दादि योगमा वज्र योग र चन्द्रमा कन्या राशिमा अमृत बेला बिहान 7 बजेर 13 मिनटसम्म। यो त भयो आजको तिथिमिति, र अब भने कार्यक्रममा प्रस्तुत गर्छौँ तपाईँको आजको दिन के कस्तो रहेको छ, राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ, आजको राशिफल। मेष राशि हुने तपाईँको लागि आज निकै नै राम्रो समय रहेको छ, अन्न तथा वस्त्र उपहार आदिको प्राप्ति होला आज र नयाँ इष्टमित्रको सहयोगले कार्यमा सफलता मिल्नेछ, मङ्गल कार्यमा तपाईँ आज संलग्न हुनुहोला। वृष राशि हुने तपाईँको आज स्वास्थ्य बिग्रन सक्छ, धनको हानि हुन सक्छ, अनावश्यक विवादले मनमा डर भए त्रास उत्पन्न हुन सक्छ, संयमित रहनुहोला। मिथुन राशि हुने तपाईँको लागि आजको दिन निकै नै राम्रो रहेको छ, पराक्रमले उद्योग व्यवसाय सफल होला, मान सम्मानमा वृद्धि हुनेछ र अध्ययन अध्यापन तथा लेखनको क्षेत्रमा रुचि बढ्नेछ। कर्कट राशि हुने तपाईँलाई आज नयाँ इष्टमित्रको सहयोगले काममा सफलता प्राप्त होला र काम गर्ने जोस सागर बढेर आउनेछ र मित्रजनहरूसँगको भेटघाट र हाँस खेलमा समय बित्नेछ। सिंह राशि हुने तपाईँको लागि आजको दिन मध्यम खालको छ, अध्ययन अध्यापन तथा लेखनको क्षेत्रमा रुचि बढ्नेछ र सफलता पनि तपाईँलाई प्राप्त होला, शत्रु तत्त्वहरू तपाईँको व्यक्तित्वका कारण हार खाएर पछि पर्नेछन्। कन्या राशि हुने तपाईँको लागि आजको दिन राम्रो रहेको छ, साथीभाइको सहयोगले अप्ठ्यारोमा अड्किएको काममा सफलता प्राप्त होला, नोकरीमा पदोन्नति तथा पुरस्कार प्राप्त हुनेछ। तुला राशि हुने तपाईँको लागि आजको दिन मध्यम खालको रहेको छ, लक्ष्मीको कृपा प्राप्त होला, आर्थिक कारोबारमा पर्याप्त सफलता हात पर्ला र बहुमूल्य सम्पत्तिको कारोबारमा हात हाल्नु भयो भने उत्तम हुनेछ। वृश्चिक राशि हुने तपाईँको लागि आजको दिन त्यति लाभदायक देखिँदैन, घर परिवारमा झैझमेला र वाद विवादको अवस्था आउन सक्छ, परिवारको कुनै सदस्यको कारणले सामाजिक प्रतिष्ठामा आघात पुग्न सक्छ, विचार गर्नुहोला। धनुराशि हुने तपाईँलाई आज बैला मित्र वा सहयात्रीबाट प्राप्त स्नेह र हौसलाबाट महत्त्वपूर्ण काममा सफलता प्राप्त होला र काम गर्ने जोस र जागर बढेर जानेछ। मकर राशि हुने तपाईँलाई आज आर्थिक कारोबारमा पर्याप्त सफलता हात पर्ला र बहुमूल्य सम्पत्तिको कारोबारमा हात हाल्नु उपयुक्त हुनेछ। कुम्भ राशि हुने तपाईँको लागि आजको दिन मध्यम खालको छ। तपाईँको व्यक्तित्वका कारण तपाईँको शत्रुहरूको शिर निहुरिनेछ आज र धेरैले तपाईँको व्यक्तित्वको प्रशंसा गर्नेछन्। र अन्त्यमा मीन राशि। र अन्तमा मेन राशि हुने तपाईँको आजको समय निकै नै राम्रो रहेको छ। अतिथि सेवा गर्ने मौका मिल्नेछ। नयाँ वस्तुहरूको वस्तुहरू उपहार पाउनुहोला तपाईँले आज र मन प्रसन्न रहनेछ। यो त भयो आजको राशिफल र आज 2071 सालको पहिलो दिन महिनाको वर्षको पहिलो दिन र आज हामी एकजना ज्योतिषसँग कुराकानी गर्छौँ। विशेष गरी यस वर्षको समग्र भविष्यफल कस्तो रहेको छ यसबारेमा चाहिँ समग्र रूपमा तपाईँहरूलाई जानकारी गराउँछौँ। र यति बेला हाम्रो आज टेलिफोन सम्पर्कमा हुनुहुन्छ दैवज्ञ ज्योतिष पण्डित हरिप्रसाद उपाध्याय। उहाँसँग हामी कुराकानी गर्छौँ र समग्र राशिको राशिफल कस्तो रहेको छ, यस वर्षको भविष्यफल कस्तो रहेको छ, त्यसको बारेमा चाहिँ तपाईँलाई सम्पूर्ण जानकारी हामी दिने नै छौँ। र शुभ बिहानीको यो श्रृङ्खला लिएर हामी हरेक दिन बिहान तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। नववर्षको यो शुभ अवसरमा ज जसले यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्नु भएको छ, इन्टरनेट अनलाइनबाट सुनिराख्नु भएको छ, तपाईँ सम्पूर्णलाई यो नयाँ वर्षको अवसरमा हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ। र शुभ बिहानीको यो श्रृङ्खलामा रहेर आज तपाईँहरूलाई समग्र भविष्यफलको बारेमा जानकारी हामी दिनेछौँ। र यति बेला हाम्रो फोन सम्पर्कमा पण्डित हरिप्रसाद उपाध्याय, दैवज्ञ ज्योतिष पण्डित हुनुहुन्छ उहाँ, हरिप्रसाद उपाध्याय लाई चाहिँ टेलिफोन सम्पर्कमा ल्याउने प्रयास गरिराखेका छौँ। विशेष गरी यस महिना वर्ष तपाईँहरूको यस वर्ष कस्तो रहेको छ, समग्रमा यो महिना कस्तो रहेको छ, त्यसको बारेमा जानकारी गराउँछौँ र सम्पूर्ण भविष्य फल कस्तो छ त्यसको बारेमा चाहिँ तपाईँहरूलाई हामी जानकारी गराउँछौँ शुभ बिहानीको यो श्रृङ्खलामा रहेर। र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा दैवज्ञ ज्योतिष पण्डित हरिप्रसाद उपाध्याय हुनुहुन्छ, आउने तर्खरमा हुनुहुन्छ। म उहाँलाई स्वागत गर्छु र समग्र यस वर्षको भविष्यफल कस्तो रहेको छ त उहाँसँग कुराकानी गर्छु। हामीले टेलिफोनमा ल्याउने प्रयास गरिराखेका छौँ, अलिकति प्रविधिमा समस्या भएको कारणले चाहिँ उहाँसँग कुराकानी गर्न अलिकति अप्ठ्यारो भइराखेको छ। र तपाईँहरूलाई समग्र भविष्यफलको बारेमा, समग्र राशिफलको बारेमा चाहिँ जानकारी गराउनेछौँ। विशेष गरी आज नयाँ वर्षको नयाँ दिन, नयाँ वर्षको शुभारम्भ हुँदैछ, समग्रमा तपाईँहरूलाई पनि कौतूहलता लागिराखेको होला यस वर्षको हाम्रो राशिफल कस्तो रहेको छ होला, यस वर्षको राशिफल मा के छ होला, हामीलाई के भएको छ होला भनेर तपाईँहरूलाई पनि बुझ्न मन लागेको छ होला पक्कै पनि। र त्यसैले पनि हामी शुभ बिहानीको यो श्रृङ्खलामा रहेर ज्योतिष पण्डित हरिप्रसाद उपाध्यायसँग कुराकानी गर्ने कोसिसमा लागिराखेका छौँ। सम्भव भएसम्म हामी उहाँसँग कुराकानी गर्ने नै छौँ। र यति बेला चाहिँ हामी रेडियो अर्पण 104.5 मेगाहर्जबाट आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् सोको बारेमा तपाईँलाई जानकारी गराउँछौँ। त्यस पछाडि दैवज्ञ ज्योतिष पण्डित हरिप्रसाद उपाध्यायसँगको कुराकानीलाई जोड्छौँ भन्न खोजिराखेका थिएँ, उहाँ टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। स्वागत छ यहाँलाई रेडियो अर्पणमा। हजुर नमस्कार। नमस्कार। हजुर, समग्र यस वर्षको भविष्यफल कस्तो रहेको छ सम्पूर्ण हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न। यो सालको भविष्यफल विचार गर्दा यो साल पलबङ्ग नाम गरेको संवत्सर परेको छ र यो संवत्सर विचार गर्दा हिउँदे बालीमा कमी हुने देखिन्छ र उच्च प्रशासनबाट गलत निर्णय हुने देखिन्छ। वर्षामा राम्रो देखिएको छ कृषि उत्पादनको प्रतिमा जनताले सुख पाउनेछन्। शासन सञ्चालक नयाँ शक्तिको उदय हुनेछ, किन भन्दा अहिले राजा चन्द्रमा र मन्त्री पनि चन्द्रमा, दुवै राजा र मन्त्री दुईटैको चन्द्रमाको शक्ति अत्यन्त बलवान् त हुन देखिन्छ। राजा मन्त्री दुवै पदमा चन्द्रमा रहेको यस वर्ष माङ्गलिक कार्यहरू बन्ने ग्रहगोचर विचार गर्दा यस्तो देखा पर्छ। र उत्पादनको वृद्धिले जनता सुखी हुनेछन्। लग्नमा बृहस्पति बलवान् त भएर बसेको छ, धनस्थानमा बुध रहेको छ, यसले कृषि पदार्थमा अत्यन्त उत्पादन शक्ति बढ्ने देखिन्छ। लग्नमा बृहस्पति धनस्थानमा निर्शेष धनस्थानमा बुध रहेकाले पनि यस पदार्थमा कृषि उत्पादन बढ्ने देखिन्छ। आर्थिक उन्नति, सांस्कृतिक पूजापाठ आदिमा वृद्धि हुने देखिन्छ। चतुर्थ स्थानलाई धान्य स्थान भनिन्छ, यसमा मङ्गल रहेको। रसिस अथवा पाँचौँ स्थानमा शनि उच्च भएकोले पनि मेघमा वृद्धि देखिन्छ। एकादश स्थानमा सूर्य उच्च भएर रहनु, यसले के देखिन्छ त भन्दा अलिकति सीमा विवाद, यो राज्यले को मागलाई अलिकति पुरा हुने देखिन्छ। सरकार जनतामा जीवन रक्षामा सरकार सचेत हुने देखिन्छ। यसले पशु व्यवसायमा नोक्सानी, तेलको मूल्यमा वृद्धि देखिन्छ। अर्को के देखिन्छ त भन्दा वर्षामा अलिकति बेमौसममा वर्षा हुने, अतिवृष्टि अनावृष्टि, बाली नालीमा क्षति पुग्ने ग्रहको फल विचार गर्दा यस्तो देखा पर्छ। अन्तवृक्ष वायुको साथमा हुने वर्षाले क्षति, झै झगडा, पशु व्यवसायमा हानि जस्ता अशुभ फलहरू प्राप्त हुनेछन्। जन्म लग्न विचार गर्दा बृहस्पति एकादश स्थानमा उच्च, सूर्य नवम स्थानमा, शुक्र लग्नेश बुध दशम स्थानमा, यिनी अत्यन्त शुभ लक्षण देखा परेको छ। यसले देश र जनताको हितमा राम्रा कामहरू हुने देखिन्छन्। पछि लाभ हुने ठुल्ठुला आयोजनाहरू सुरुवात हुनेछन्। वैदेशिक व्यापारमा फर्स्ट आउने देखिन्छ, किनभने एकादश स्थान शुभ हुनु, उच्च हुनु, सूर्यले राम्रा फलदायी कामहरू, ठुल्ठुला निर्णयहरू सरकारले लिन सक्छ भन्ने यो हाम्रो वर्षिस लग्नमा यसो देखा पर्छ। अर्को के देखिन्छ भन्दा लग्नको मालिक बुध कर्म स्थानमा निचो भएर बस्नु, यसले सरकारले गरेका निर्णयहरू विवादित हुनेछन् र ती निर्णयहरूलाई गलत काममा विचार गरेर अलिकति विवादमा ल्याउनेछन्। पछि यसको राम्रै देखा परेको छ। अन्तिममा विवादितका साथ निर्णय भएर देश र जनताले सुख शान्तिको सास फेर्न पाउँछन् भनेर हाम्रो चाहिँ लग्नको लग्नेश विचार, के अरे यो वर्ष विचार गर्दा यसो देखा पर्छ। समग्र राशिको वार्षिक फल चाहिँ कस्तो रहेको छ? समग्र राशि फल विचार गर्दाखेरि अहिले कस्तो छ भन्दा चुचे चोला लिलु लेलो अ यति नौवटा अक्षरको मेष राशि हुन्छ। ती मेष राशि हुनेलाई हुने व्यक्तिहरूको लागिमा सामान्यतः कार्तिक 24 गतेसम्म ग्रह राम्रो देखिन्छ। मित्र संयोगले कार्यसिद्धि बन्ने, व्यापार सन्तोषजनक, आर्थिक अभिवृद्धि ल्याउने, मानसिक प्रसन्नता, आत्मबल, शुभचिन्तकहरूको सहयोगले नवीन कार्यको सूत्रपात तथा सफलता, मान्यजनको सहानुभूति पाइने जस्तो ग्रह यो राशिफलले देखा परेको छ। मैले ग्रह विचार गर्दा सप्त स्थानमा राहु परिवारमा रोगको प्रकोप यस्तो देखा पर्छ। श्रीमतीलाई रोग लाग्ने देखा पर्दछ। त्यसपछि अडिय शनि प्रारम्भ हुनेछ। अडिय शनिमा आफ्नो स्वास्थ्यमा अलिकति ख्याल राख्नु, स्वास्थ्यमा अलिकति हानेर रोगले प्रकोप दिन सक्छ भनेर हाम्रो यो ग्रह गोचर गर्दा विचार गर्दा यस्तो लेखिएको छ। आहार व्यवहारमा अलिकति विशेष सावधानी अनुभूति अनुभव गर्नु। त्यही पनि चौथो स्थानमा बृहस्पति हुनाले विद्या ज्ञान आर्थिकको दृष्टिमा अत्यन्त राम्रो देखिएको छ। कुनै पनि काम गर्दा अत्यन्त सावधानीपूर्वक काम गर्नाले तिनको यस वर्ष शुभ सन्तोषजनक बित्नेछ भनेर मेष राशिलाई यसरी बताइएको छ। वृष राशि हुनेको ई उ ए ओ बा बी बु बे बो यिनी नौवटा अक्षरबाट नाम आउनेको वृष राशि हुनेछ। वृष राशिमा समग्र यो सालको राशिको विचार गर्दा यिनी वृष राशि हुने व्यक्तिहरूको गृहस्थिति साधारणतया राम्रो अवस्था देखिन्छन्। छोरा श्रीमतीहरूमा सन्तोषजनक प्राप्ति धन प्रतिष्ठा आदिको प्राप्ति हुन देखिन्छ। आफ्नो आत्मबलको अभ्युदय कार्यकारीमा सफलता सिद्धि एउटा षष्ठम स्थानको शनिले शत्रुमा विनाश देखिन्छ। शत्रु लायक भए पनि शत्रु पराजित हुन्छन्, आफ्नो जित हुन्छ, यसको देखा पर्न आउँछ। वाद विवादका साथमा आफ्नो सफलता प्राप्त गर्ने देखिन्छ। पशु व्यवसायबाट केही सामान्यता नोक्सान जस्तो र कार्तिक पञ्चतीबाट केही शारीरिक सन्तुष्टता प्राप्त गर्न सक्नेछन्, सन्तोषजनक रहनेछ। धर्म कार्यमा मन जला, विविध धार्मिक उत्सवमा समावेश हुने यस्तो मौका मिल्नेछ। वैज्ञानिक मार्ग र न्याय मार्ग सफलता रहने देखिन्छ। यस वर्ष कुनै नवीन कार्यक्रमको योग पनि देखिन्छ। वर्षको पूर्वार्धमा भन्दा उत्तरार्ध सफल लाग देखिन्छ। त्यो साल शुभजनक देखिन्छ वृष राशि हुनेलाई। यो मिथुन राशि हुने यो सालभरिको शुभ गणन गणित विचार गर्दा काकीको घ ङ छ के को ह यो अक्षरबाट नाम आउनेको मिथुन राशि हुनेछ। त्यो मिथुन राशि हुनेलाई यस सालमा सन्तोषजनक नै देखा परेको छ। व्यापार विनिमय कृषिमा राम्रो प्रतिफल पाइने देखिन्छ। शत्रु सम्बन्ध धनधान्यमा वृद्धि, भाग्योदयको योग, आत्मबलको उत्तरोत्तर वृद्धि, शुभचिन्तकहरूको सहयोगले नवीन कार्यको सूत्रपात तथा सफलता मान्यजनकको सहानुभूति पाइने देखिन्छ। पछि चौतायबाट भने आंशिक लाभ हुने देखिन्छ। गुरुको अनुकूलताले पठन पाठन वैदिक कार्यमा अलिकति कठिनता देखा पर्न आउँछ। बौद्धिक कार्यमा विचार गरेर काम गर्नु शुभ राय देखिन्छ। असार 14 गतेबाट राज्य प्रशासनिक कार्यमा के अर्चन अपव्यय आदि हुने देखा पर्न आउँछ। व्यापार सावधानीसँग गरेमा यसबाट लाभ देखिन्छ। वैज्ञानिक मार्ग फलदाय रहने देखा पर्न आएको छ। वैदेशिक मार्गमा अवरोध रहे पनि वर्षको पूर्वार्धभन्दा पूर्वार्ध राम्रो हुने देखा पर्छ यो मिथुन राशिहरूलाई। कर्कट राशिको यो सालको वर्षफल हि हु हे हो डा डि डु डे डो यी नौवटा अक्षरबाट नाम आउनेको कर्कट राशि हुनेछ। कर्कट राशि हुने व्यक्तिलाई कार्तिक 24 गतिसम्म यो अढैया साढे साथीले दुःख दिएको आफ्ना काम मान प्रतिष्ठामा हानि इत्यादि भए तापनि कार्तिक 25 गतिबाट राम्रो देखा पर्छ, जुन अढैया साढे साथीबाट मुक्ति देखिन्छ। मानसिक अशान्ति, व्यावहारिक तथा पारिवारिक झैझमेला, अवरोध इत्यादि सहन परे तापनि यो साढे दुई वर्षको जुन एउटा मार्ग थियो त्यो कार्तिक 25 गतिबाट यसलाई समाप्त भएर नयाँ वर्षमा उनी प्रवेश गर्नेछन्, उसको राम्रो देखा पर्छ। आफन्तजनबाट अलिकति धोका पाउने ग्रह देखा पर्छ, अनावश्यक भ्रमण रहने यस्तो देखा परेर पनि दशम स्थानको केतुले राज्य भय कार्यमा विघ्न बाधा, पदोन्नतिमा अवरोध, आफ्नो जीविकामा सङ्कष्ट हुन सक्ने देखिन्छ। तथापि शारीरिक सुखको पनि कमी हुन सक्ने देखिए तापनि कार्तिक 25 गते उपरान्त राम्रो देखिन्छ। सावधानीपूर्वक काम गरेमा सफलताको मार्गमा अगाडि बढ्नको लागि मद्दत गर्ने यो सालको वर्षफलले कर्कट राशिलाई यस्तो देखा परेको छ। सिंह राशि हुनेलाई मामी मु मे मो ताती टुटे यो अक्षरबाट नाम आउने, यी नौवटा अक्षरबाट नाम आउनेको सिंह राशि हुनेछ। सिंह राशि हुने व्यक्तिको गृहस्थिति साधारण विचार गर्दा सन्तोषजनक रहेको छ। छोरा श्रीमती आफन्त को सहयोग मिल्नेछ, सुख शान्तिको सास फेर्न पाउनेछन्। पशु चौबाबाट राम्रो लाभ हुने देखा परेको छ सिंह राशिलाई। अवरुद्ध कार्यमा आफ्नो विजय हुनेछ। तेस्रो राहु आत्मबल, उत्साह, पराक्रम आदिको कारक देखा पर्छ। वित्तीय परिस्थितिमा राम्रो सुधार अपेक्षित हुने देखिन्छ। असार 3 गतिबाट बृहस्पति जात्र स्थानमा प्रवेश गर्ने हुनाले अध्ययन अध्यापन तथा धार्मिक कृत्यमा केही विघ्न बाधा वा शिथिलता आउन देखिन्छ। कार्तिक 25 गतिबाट चतुर्थ अढैया शनि प्रारम्भ हुने हुँदा चाहिँ शनिले मानसिक अशान्ति व्यावहारिक तथा पारिवारिक रहिझमेलामा कार्यविरोध कृषिप्रिय भूमि आदिबाट पारिवारिक अनावश्यक विवाद आउन सक्छ। अष्टम गतिले वायु विकार उदर विकार आदि गराउने सम्भावना देखिन्छ। वैज्ञानिक क्षेत्रमा मार्ग फलदायी रहनेछ। स्वास्थ्य व्यवसायमा अत्यधिक संयम र सावधानी पूर्वक काम गरेमा सफलता प्राप्त होला। जब अढैन प्राप्त शनि प्रवेश गरिसकेपछि शनिको पूजा गर्नु, पिपलमा जल चढाउनु, शनिको ओम सम शनिष्ठ राय नमः भन्ने मन्त्रलाई जप गरेमा शनि ले राम्रो फल दिन सक्नेछ। यो त भयो सिंह राशिको यो सालको वर्षाफल। कन्या राशिको टो पपी पोषण छ पेपो यो नौवटा अक्षरबाट नाम आउनेको कन्या राशि हुनेछ। कन्या राशि हुनेलाई कार्तिक चौबिस गतिबाट अहिलेसम्म भएको साढे साथी समाप्त हुनेछ। मानमा शान्ति, व्यवसायमा घाटा, पशुबाट नोक्सान इत्यादि यो पूर्वार्ध कार्तिक चौबिस गतेसम्म रहे पनि पच्चिस गतेबाट कन्या राशिलाई राम्रो ग्रहले प्रवेश गर्न देखिन्छ। आर्थिकतामा विषमता, राम्रो व्यवहारमा व्यवहार गर्दा पनि अपव्यय मात्र सहनु परेको हुने देखा पर्दा पनि त्यो उपरान्त शत्रुहरूले दुःख दिएका भए पनि शत्रुहरू मिल्न आउनेछन्, आफ्नो काममा सफलता हुनेछ। यो ग्रह परिस्थिति विचार गर्दा कन्या राशिलाई आहार्य व्यवहारमा विचार गर्ने देखिन्छ। स्वास्थ्यमा हानिकारक देखा पर्न आएको छ, त्यो कुरामा धेरै विचार गर्नु राम्रो होला। अब आउँछ तुला राशिहरूको हरारी रुरे रोता तितुस्ते यो अक्षरबाट नाम आउनेको तुला राशि रहनेछ। तुला राशि हुनेलाई विशेषतः सामान्य दशा यो अहिले मध्यम देखिन्छ। शनिको मध्य साढे साथी दशाको प्रकोपले आफ्नो घर परिवारबाट असन्तोष, चौपाईबाट हानि, नोक्सानी, मिथ्य विवाद, प्रसन्नतामा अलिकति बाधा इत्यादि आउने ग्रह जब देखिन्छ। चोटपटकको सम्भावना देखिन्छ यो सालमा देखिन्छ। त्यसो भएको हुनाले पनि यो आर्थिक व्यवसायबाट रोगव्याधिको प्रकोप इत्यादि देखिन्छ। यसमा अलिकति विशेष अपनाउनु होला। वृषभराशि हुनेको साढे साथी अत्यन्त प्रबल छ। त्यो पनि मध्यम साढे साथी अहिले मध्य साढे साथी रहनेछ। कार्तिक पच्चिस गतिबाट मध्य साढे साथी प्रवेश हुने ग्रह दशा देखिन्छ। हर पशु चौकामा धनला व्यापार इत्यादिमा धेरै समयता अपनाउनाले सन्तोषजनक देखा पर्नेछ। आत्मीयजनमा भैरभाव आउने, आफन्तबाट विश्वास कम हुने यस्तो देखा पर्न आउनेछ। यस्तो काममा नवीन कार्यमा काम गर्दा विशेष विचारपूर्वक काम गर्नुहोला। कुनै काम गर्दा यो वृश्चिक राशि हुनाले शुक्रबार काम नगर्नु, तो नानी नुने नो या यु यी अक्षरबाट नमाउनेको वृश्चिक राशि रहनेछ। यिनीहरूले काम गर्दा आर्थिक पक्षमा क्रमशः अलिक बलियो हुँदै जाने ग्रह बलियो हुनको लागिमा आफूले अलिक समयतापूर्वक काम गरेमा राम्रो देखा पर्न जानेछ। अब धनु राशिको यो सालको प्रसारणमा वर्ष कस्तो छ भन्दा ये जो भावी भूधा फाढा भे ए नाम यो अक्षरबाट नाम आउनेको धनु राशि रहनेछ। धनुराशि हुनुको विशेष यो अहिलेसम्म ग्रह राम्रो भए तापनि कार्तिक पच्चिस गतिबाट साढे साथीले प्रवेश गर्नेछ। साढे साथी हुने साढे साथीको दशाले प्रवेश गर्दा अलिकति स्वास्थ्यमा हानि, यो पेटको विकार, नसाको रोग इत्यादिमा खानपिनमा अलिकति विचार गर्नु पर्ला। अलिकति स्वास्थ्यले बाधा हुनसक्छ र गरेको काममा अलिकति असफलता प्राप्त हुनसक्छ। यो कार्तिक पच्चिस गते पछिको हो, जसमा शनि राशि प्रवेश गर्नेछ। किनभन्दा अहिलेसम्म तुलामा रहेको शनि वृश्चिकमा प्रवेश गर्नेछ। वृश्चिक राशिमा प्रवेश गर्दा धनराशिलाई आद्य साढे साथीको प्रकोप हुनेछ। यसले चौपाई भूमि इत्यादिमा अलिकति केही नोक्सान इत्यादि गर्न सक्छ। अष्टम के यो बृहस्पतिले विद्या तथा धार्मिक कृत्यमा पनि अवरोध गर्न सक्छ। के भन्दा राजनीतिक क्षेत्रमा अलिकति असफलता देखाएको छ। यसमा शनिको पूजा इत्यादि गर्नाले यसफल सफललाई हुनेछ भनेर यो धनु राशिहरूलाई यस्तो देखा पर्न आएको छ। मकर राशिमा भे भोजा जिजु जेजु खा खेखु खेखो जागी यी नौवटा अक्षरबाट नआउनेको मकर राशि रहन्छ। मकर राशि हुने व्यक्तिहरूलाई गोचर विचार गर्दा यो साल अत्यन्त सन्तोषजनक देखा पर्न आउँछ। स्वास्थ्य व्यवसाय, कृषिजन्य कार्य इत्यादि राजनीतिक कार्यबाट सुख प्राप्ति देखा पर्न आउँदछ। अनेक बाधा अडचनको सामना आएसम्म गर्नु परे तापनि यसको हाम्रो सफलता प्राप्त हुने देखि देखा पर्दछ। त्यो राम्रो समय देखिएको छ। सावधानीपूर्वक विचार गरेर काम गरेमा राम्रो हुन देखा पर्दछ। शत्रु खानको बृहस्पतिले कुनै काममा विवाद गर्न सक्छ, यसलाई अलिकति सोच विचारका साथमा र आफन्तको सहयोग लिएर काम गरेमा र विदेशी कार्य इत्यादिहरूमा पनि अलिकति अजुरता रहने भएको हुनाले यसमा अलिक विचार गरेर काम गर्नाले सफलता प्राप्त होला भनेर हाम्रो मकर राशि हुने व्यक्तिहरूलाई यस वर्षको राशिफलले बताएको छ। कुम्भ राशिहरूलाई गु गे गो गा गिगु गु गे गो सा शिशु शिशु द यो नामाक्षरबाट आउनेको कुम्भ राशि रहनेछ। कुम्भ राशि हुनेको पारिवारिक सुख सुख स्थितिमा व्यापार विनिमयबाट अत्यन्त लाभ हुने देखा पर्छ। कृषि बाजाबाट आंशिक लाभ हुने देखा पर्छ। धार्मिक कृत्य ज्ञान विज्ञान तथा भाग्योदय अवरोधका अवरोध विषयमा आए तापनि उनले सफलता अन्त्यमा गएर सफलता प्राप्त गर्ने यस्तो देखा पर्न आएको छ। स्वास्थ्य व्यवसायमा असन्तुष्टि बाध्यता हुने देखा परे तापनि व्यापार विद्या ध्यान अध्ययन अध्यापन सामाजिक प्रतिष्ठा आदिमा मनोबल उच्च रहनेछ, उनको वृद्धि हुने यस्तो देखा पर्न आउँछ। आफ्नो इष्टमित्र ऐतिहासिक सहयोग र आफ्नो त्यसमा लाभ हुने देखा पर्दछ। लेनदेन तथा आर्थिक कृत्यमा लाभ हुने देखा पर्छ। विदेशी कार्यमा सफलताजनक देखा पर्न आउँछ। कुम्भ राशि हुनेको यो सालको गृहस्थिति विचार गर्दा र मीन राशिहरूलाई दिदु झ दिदु थ झ य दिदु चाची यी नाम हुनेबाट नाम आउनेको मीन राशि हुनेछ। मीन राशि हुनेलाई सुरुमा व्यक्तिहरू यिनीहरू ग्रहको घर विचार गर्दा अलिकति त्यति लाभ हुने जस्तो देखा पर्दैन। त्यही पनि कार्तिक 24 गतिसम्म अडिने साथी साथी रहनाले यसमा मनमा शान्ति असन्तुष्ट कार्यमा अवरोध कार्यमा अलिकति बाधा देखा परे तापनि अब त्यो अडिने साढे साथीबाट मुक्ति हुने देखिन्छ। मेष राशिलाई प्रवेश, मीन राशिलाई अन्त्य, यस्तो साढे साथी देखा पर्दछ। साढे साथीको अन्त्यमा यो ग्रह यो साढे साथीले मनमा शान्ति भएका इत्यादि कुराहरू पनि आफ्ना कुनै काममा अवरोध अधुरा कामहरू पनि सम्पन्न हुने जस्तो देखा पर्दछ। आर्थिक विषयमा लाभ देखिन्छ। आफन्तजनबाट सहयोग देखा पर्न आउँछ र असन्तोषजनक स्थितिमा भए तापनि बौद्धिक आर्थिक कार्यबाट सफलता लाभको सम्भावना यस सालको मीन राशि हुनेलाई देखा पर्दछ। समग्रमा विचार गर्दा यी राशिहरूले विचार गर्ने राशिहरूले आफ्नो आफ्नो जुन एउटा राशि जे जस्तो बताए तापनि आफूले कुनै काम गर्दा ध्यानपूर्वक विचार गरेर अथवा मनमा प्रसन्नता र एउटा मैले उच्च मन उच्च विचारले कुनै काम गरेमा कुनै कामको पनि लाभ सन्तुष्टता प्राप्त गर्न सक्नेछन् भनेर हाम्रो यस सालको समग्र रूपमा बाह्य राशिहरूको राशिफल यसरी बताएको छ। यो त भयो समग्र राशिको वार्षिक फल होइन। अब विशेष गरी एउटा बिखु पर्ने भन्ने सुनिन्छ भनिन्छ होइन, वास्तवमा यो बिखु पर्ने भनेको के हो र यस वर्ष कुन कुन राशिलाई चाहिँ यो परेको छ त? अब यो राशि भन्दा पनि नक्षत्र बलवान त हुन्छ। यो सप्तशीर्षमुखी त्रिणय हृदय पञ्चदाकर शिरमा पर्दछन्। यो मेष विषु तर तुला विषु दुई किसिमका विषु हुन्छन्। मेष वैशाख महिनाबाट असोज महिनासम्मको जुन छ महिना हुन्छ यसलाई मेष विषुवत भनिन्छ भने कार्तिक एक गतिबाट चैत्र मसान्तसम्मलाई तुला विषुवत भनेर यसरी लेखिएको हुन्छ। ती नक्षत्रहरूमा सातवटा नक्षत्र शिरमा पर्दछन्, तिनवटा नक्षत्र मुखमा पर्दछन्, पाँचवटा नक्षत्र छातीमा, अनि तिनवटा नक्षत्र दाहिने हातमा, तिनवटा नक्षत्र देउरे हातमा, तिनवटा नक्षत्र दाहिने खुट्टामा र तिनवटा नक्षत्र देउरे खुट्टामा पर्दछन्। अब पुनर्वसु जस्तै पुनर्वसु के को हाई हुए होडा दिदु डेडो मान मोटा टिटु केटो पपी मोटा पुषण ठ यति अक्षरबाट नाम आउने जो मनुष्य के अरे मानिस हुनुहुन्छ उहाँहरूको शिरमा परेको छ। शिरमा परेको व्यक्तिलाई शीर्षिक हुनुहुन्छ भनेको छ। यसबाट यो यसलाई शुभ मानिन्छ। रोहिणी नक्षत्र अर्थात् ओबा बिगो बेबो काकी कुग छ यी अक्षरबाट नाम आउने व्यक्तिहरूको मुखमा परेको छ। मुखमा परेकोलाई नै मुख्य पाण्डित्यम यसलाई राम्रो भनेर हाम्रो ज्योतिष शास्त्रमा बताएको छ। त्यस्तै उत्तर भाद्रा अश्विनी उत्तर भाद भन्नाले दुध झय बेदो चाची चुचे चोला अनि लिलु लेलो अइ उए यति यी पाँच अक्षरबाट नाम आउनेको छातीमा पर्दछ। छातीमा पर्नेको हृदय धनागमन यसबाट छातीमा पर्नेको के अरे हृदयमा परेको हुन्छ। त्यो पनि राम्रो बताएको छ यो सालमा। र धनिष्ठा सत्ताविष्ठा पूर्वाष्ठ नक्षत्र अर्थात् गागे गो गागी गुगे गोसा शिशु शेसो दादी यी अक्षरबाट नाम आउने व्यक्तिहरूको दाहिने हातमा परेको छ। दाहिने दक्षकर श्रीलाभ भनेको छ, यसलाई पनि शुभ मानिएको छ। विशेष त यो धनुराशिमा पर्ने दुईवटा नक्षत्र छन् र यसमा पूर्वसाडा नक्षत्र भुदा फाडा भेबो जाजी र खेफु पक्षबाट नाम आउने व्यक्तिको जौरी हातमा परेको छ। यसलाई वामकरी भैक्षम भनेर बताएको छ, यसलाई अशुभ मानिन्छ। यस्तो परेकाले अलिकति केही गङ्गाजी स्नान गर्नु अनि ब्राह्मणहरूलाई पण्डितहरूलाई अथवा पूजापाठ इत्यादि विश्वजी लगाउनु, नभए पनि सिधा दक्षिणा इत्यादि गरेर आशीर्वाद लिएर आफूले खानाले राम्रो हुन्छ भनेर बताएको छ। त्यस्तै अन्धाधा ज्येष्ठा मूल यी तिनवटा नक्षत्र भनेको दाहिने खुट्टामा परेको हुन्छ। नोया यी नाने नुने नोया यो ए यो भावी यी अक्षरबाट नमाउनेको दाहिने खुट्टामा परेको हुन्छ। यसले विशेष भ्रमण गराउँछ, दक्ष पादे भ्रमणम भनेर त्यो अक्षरमा नमाउनेको पनि लगभग राम्रै छ र बाँकी जो तिनवटा नक्षत्र छन् यिनी अत्यन्त जबरे खुट्टामा परेर बिग्रेको छ। पेपो र चित्रा स्वादर विशाखा नक्षत्र यिनी नराम्रो देखिएको छ यो सालमा र यो पेपो रारी रुरे रोता तितु तेतो यो यी नौवटा अक्षरबाट नमाउने व्यक्तिहरूको देउरे खुट्टामा परेको छ। यो देउरे खुट्टामा पर्नेहरूलाई वामपादे कष्टम भनेको हुनाले यसलाई अलिकति नराम्रो देखाउँछ जो विश्वास रहन्छ। यस्तो तरिकाले यसो शान्तिका अध्याय पाठ गर्नु अथवा सुन्नु के सप्तशती पाठ गराउनु यो ग्रहको मेष विश्वबाट शान्ति भन्ने विधि अनुसारले शान्ति गर्नु, गङ्गा स्नान गराउनु अथवा ब्राह्मणलाई दान दिनु, दक्षिणा दिनु, आफूले आशीर्वाद लिनु, त्यो गर्नाले पनि शुभ हुन्छ भनेर समग्र रूपमा यी 27 नक्षत्रको यस सालको मेष विश्वबाट चक्र को जुन फल हो त्यही अनुसारले बताएको छ। त्यही अनुसारले आफ्नो राम्रो नराम्रो सबैले विचार गरेर काम गर्नु राम्रो होला। हुन्छ, यस वर्षको समग्र भविष्यफल राशिफलको बारेमा, वार्षिक राशिफलको बारेमा जानकारी गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। हस् हस् हजुरलाई पनि यस सालको नयाँ वर्षको शुभकामनाका साथमा हजुरले जुन मलाई रेडियोमा बोल्ने अवसर दिनुभयो त्यसमा हजुरलाई पनि धन्यवाद दिन्छु। हस् नमस्कार। हुन्छ नमस्कार। उहाँ हुनुहुन्थ्यो दैवज्ञ ज्योतिष पण्डित हरिप्रसाद उपाध्याय र उहाँले यस वर्षको समग्र भविष्यफल समग्र राशिको वार्षिक फल को बारेमा चाहिँ हामीलाई जानकारी गराउनु भयो, सम्पूर्ण श्रोताहरूलाई जानकारी गराउनु भयो। र शुभ बिहानीको यो श्रृङ्खलामा छौँ हामी र अब भने कार्यक्रममा प्रस्तुत गर्छौँ रेडियो अर्पण 104.5 मेगाहर्जबाट आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन्, कुन कार्यक्रम तपाईँले कसको साथमा सुन्न सक्नुहुनेछ, सोको बारेमा जानकारी। तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र शुभ बिहानी लगत्तै करिब 9 बजेसम्म तपाईँले हाउसफुल कमेडी सो सुन्न सक्नुहुनेछ। 9 बजे नेपाल बाणी समाचार, त्यस लगत्तै करिब 10 बजेसम्म तपाईँले सुगम सङ्गीत सुन्न सक्नुहुनेछ। 10 बजे अर्पण समाचार र त्यस लगत्तै करिब 11 बजेसम्म लोकसङ्कार सुन्न सक्नुहुनेछ। एघार बजेको पालो हो अर्पण खबरको र त्यस लगत्तै करिब 12 बजेसम्म तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ। मध्याह 12 बजेको पालो हो नेपाल बाणी समाचारको र त्यस लगत्तै करिब 1 बजेसम्म बलिउड फोल्डर तपाईँले सुन्नुहुनेछ। 1 बजे अर्पण खबर र त्यस लगत्तै करिब 2 बजेसम्म तपाईँले सहकर्मी सागरको साथमा कलिउड काउन्टडाउन सुन्न सक्नुहुनेछ। दुई बजेको पालो हो अर्पण समाचारको र त्यस लगत्तै करिब 3 बजेसम्म तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ। 3 बजे नेपाल बाणी समाचार, त्यस लगत्तै करिब 4 बजेसम्म नेपाली पप गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे अर्पण खबर र त्यस लगत्तै करिब 5 बजेसम्म तपाईँले आधुनिक यात्रा सुन्न सक्नुहुनेछ। तपाईँलाई 7 दिनको लागि म उपस्थित हुनेछु। 5 बजेको पालो हो अर्पण बुलेटिनको र त्यस लगत्तै 5:30 देखि 6 बजेसम्म तपाईँले जीवनको मार्ग सुन्न सक्नुहुनेछ। 6 बजे नेपाल बाणी समाचार, 6:30 देखि 7 बजेसम्म अर्पण स्थानीय समाचार, 7 बजे अर्पण शुभ साँझ, 7:30 देखि 8 बजेसम्म साझा खबर, 8 बजे नेपालवाणी समाचार, 8:45 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा, 9:15 देखि 10 बजेसम्म बहकिने मन तपाईँले सुन्नुहुनेछ। 10 बजे नेपाल एफएम समाचार र त्यस लगत्तै राति करिब 11 बजेसम्म खुल्दुली .com सुन्न सक्नुहुनेछ। तपाईँलाई थाहा नै छ हामी 11 बजेदेखि भोलि बिहान 4 बजेसम्म विश्राम लिन्छौँ र भोलि बिहान 4 बजे पुनः धार्मिक कार्यक्रम प्रवचनमालाको साथमा तपाईँलाई भेट्नको लागि उपस्थित हुनेछौँ। 5:30 देखि 5:55 सम्म तपाईँले प्रभात बाढी सुन्न सक्नुहुनेछ। 6 बजे सिआइएनको साझा खबर, 7:30 देखि 7 बजेसम्म बाढी बहस, 7 बजे अर्पण स्थानीय समाचार, 7:15 देखि 7:30 सम्म बीबीसी बिहानी सेवा, 7:30 देखि 8 बजेसम्म कृषि सरोकार र 8 बजे शुभ बिहानीको अर्को नयाँ श्रृङ्खला लिएर हामी तपाईँलाई भेट्न भोलि पुनः उपस्थित हुनेछौँ। भयो रेडियो अर्पण 104.5 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रमहरू र विशेष गरी आज नयाँ वर्ष पहिलो दिन, विशेष गरी नयाँ वर्ष नववर्षको यो शुभ अवसरमा छौँ र विशेष गरी आज हामी दिनैभर जसो शुभकामना विशेष कार्यक्रमहरू तपाईँहरूको माझमा प्रस्तुत गर्नेछौँ र यस पछाडि पनि लगत्तै हामी शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गर्नेछौँ। यो जानकारी पनि तपाईँलाई गराउन चाहन्छौँ। जब भने कार्यक्रममा पालो भएको छ तपाईँकै आफन्तले तपाईँकै लागि पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने। आज जन्मदिन परेको छ मकवानपुर निवासी रक्षा कटेलको र रक्षालाई आज परेको जन्मदिनको अवसरमा सुख शान्ति र समृद्धिको कामना गर्दै शुभकामना दिनेहरूमा हुनुहुन्छ बाबा ऋषि कटेल, त्यस्तै गरी मम्मी हुनुहुन्छ कमला कटेल, दिदी रश्मि कटेल, त्यस्तै गरी भाइ रुनेश हुनुहुन्छ मामा घरतर्फबाट, हजुरबुवा भक्तराम खनाल, त्यस्तै गरी हजुरआमा हुनुहुन्छ रमादेवी खनाल, त्यस्तै गरी अन्टीहरू हुनुहुन्छ विमला र शर्मिला, त्यस्तै गरी मामा हुनुहुन्छ श्रीराम खनाल, मामा माइजू हुनुहुन्छ ध्रुवराज खनाल, रञ्जिता खनाल, त्यस्तै गरी भाइ सुरेन्जलले पनि धेरै धेरै शुभकामना दिनुभएको छ आज जन्मदिन पर्नु हुने रक्षाको लागि। यिनी विविध जानकारीहरू तपाईँको लागि प्रस्तुत गर्दा गर्दै हामी आजको शुभ बिहानीको यो श्रृङ्खलाको अन्तमा आइसकेका छौँ र अब चाहिँ कार्यक्रमबाट छुटिनुपर्छ। हितेन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनुभयो, यो अवधिसँगै हामीलाई साथ दिनुभयो, यो अवधिभर तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई पनि धेरै धेरै धन्यवाद भन्दै शुभ बिहानीको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु। नमस्कार, यहाँको दिन शुभ रहोस्। रेडियो अर्पण सुनो हजुर। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। ओम साईराम अस्पताल प्राली, रत्नगर 2 टाढी चितवन, पूजा इन्टरप्राइजेज भरतपुर, भरतपुर मिनी मार्केट हाकिम चोक, आचार्य हार्डवेयर रत्नगर 8 बकुलहर चितवन, चितवन टाढी अटो लिङ्क प्राली रत्नगर 1 सौराहा चोक, फिनिक्स लाइफ हेल्थ केयर सेन्टर रत्नगर 2 टाढी चितवन, आईएमई सेन्टर रत्नगर 1 सौराहा चोक, मार्सल इम्पोरियम मगनी चोक खैरहनी 4 पर्सा एवं रत्नगर 2 मेन रोड टाढी चितवन, न्यू मनोकामना अटो वर्कशप रत्नगर 8 बकुलहर चितवन, ओम अल्मोनियम उद्योग रत्नगर 4 शीतल चोक, परिचित सटिङ एन्ड सुटिङ खैरहनी पर्सा चितवन। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। फोटो पॉइंट फुल डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 1 सौराहा चोक, श्री डिजिटल ओल्ड रत्नगर 2 टाढी चोक, आशीर्वाद अटोमोबाइल्स प्राली खैरहनी 4 पर्सा चितवन, अन्नपूर्ण इम्पोरियम रत्नगर 1 सौराहा चोक, अरियाल सप्लायर सेन्टर रत्नगर 8 बकुलहर, बागलुङकाली टेलर्स खैरहनी पर्सा, एटिच्युड मल्टीलर्निंग एकेडमी खैरहनी पर्सा, भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन शाखा टाढी, विकल्प कंक्रीट उद्योग रत्नगर 3 शान्ति चोक, चितवन ड्राई क्लीनर्स रत्नगर 8 बकुलहर किआन प्लाजा। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। हिरा विशाल जिउँदो तथा ताजा माछा पसल रत्नगर 2 टाढी, हंस मनोरञ्जन केन्द्र रत्नगर 8 गंगानगर चितवन, आईआईटी कम्प्युटर रत्नगर 1 टाढी पुल नजिकै, कंकाली अटो वर्कशप खैरहनी पर्सा उपहार मार्बल सँगै, मामा भान्जा इलेक्ट्रिक पसल रत्नगर 8 बकुलहर केएन प्लाजा, मैनाली हार्डवेयर रत्नगर 1 सौराहा चोक हिमालयन बैंक सँगै, मनोकामना फेन्सी स्टोर्स रत्नगर 2 हाई स्कूल रोड टाढी, मेघा इलेक्ट्रोनिक्स रत्नगर 2 टाढी चितवन, न्यू नेशनल बुक्स एन्ड स्टेशनरी रत्नगर 1 सौराहा चोक चितवन, न्यू ब्रह्मदेव हार्डवेयर खैरहनी पर्सा चितवन। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स रत्नगर 1 सौराहा चोक हिमालयन बैंकको भवन, ओम नवदीप वस्त्रालय रत्नगर 1 सौराहा चोक, ओम साई इलेक्ट्रिक एन्ड मेसिनरी रत्नगर 1 सौराहा चोक, पाली मेन पावर रत्नगर 1 बकुलहर रेडियो अर्पणको आडैमा, रे स्टोर सन्सुलर बहिरा चोक चितवन, एसटीसी नेपाल पिपले चितवन, सगरमाथा मोबाइल रत्नगर 1 सौराहा चोक गंगा प्लाजा, सस्तो फर्निचर रत्नगर 2 सिनेमा रोड टाढी, शिव शक्ति कंक्रीट उद्योग रत्नगर 3 बेल्सी हाईवे सँगै, शिखर हार्डवेयर रत्नगर 8 बकुलहर। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। सुप्रिया फुटवेयर कलेक्सन रत्नगर 2 मेन रोड टाढी, कर्माचार्य हार्डवेयरको ठिक अगाडि, सागर मोटरसाइकल सेन्टर रत्नगर 8 बकुलहर, बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता, ओम स्कुल अफ म्युजिक रत्नगर 1 बकुलहर चितवन, फ्रेश एक्जैक्ट स्टडी सेंटर रत्नगर 2 टाढी चितवन, इंटरनेशनल ब्यूटी पार्लर ट्रेनिंग सेंटर रत्नगर 2 टाढी चितवन, एवरेस्ट टच इंस्टीट्यूट ETI रत्नगर 2 टाढी चितवन, न्यू साइनिंग ट्यूशन सेंटर रत्नगर 8 दूरसंचार रोड, न्यू पर्वत पुस्तक पसल रत्नगर 1 सौराहा चोक। असहाय वृद्ध कल्याण समाज रत्नगर बाह्रको सूचना। यस संस्थाको मिति 2068 सालमा सञ्चालन भएको धनधान्याञ्चल ज्ञान महायज्ञको सन्दर्भमा भवन निर्माणका लागि दान रकम बोल्नुभएका महानुभावहरू मध्ये केही दाताको रकम आउन बाँकी भएको हुँदा संस्थाको नारायणी डेभलपमेन्ट बैङ्क सौराहा चोक स्थित SD 2385 जम्मा गरिदिनु वा संस्थामा सम्पर्क गरिदिनु भई शिलालेखमा नाम समावेश गर्ने कार्यमा सहयोग पुर्याइदिनु हुन अनुरोध गरिन्छ। साथै नववर्ष 2071 को पावन अवसरमा यस असहाय वृद्ध कल्याण समाज रत्नगर बाह्रका सम्पूर्ण आजीवन सदस्य सल्लाहकार चन्दादाता महानुभाव कार्य समिति भवन निर्माण समितिमा रही कार्य गरिरहनु भएका सम्पूर्ण महानुभाव एवं यस संस्थाका सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष निरकला शर्मा एवं असहाय वृद्ध कल्याण समाज रत्नगर बाह्र अमिलिया चितवन। नयाँ वर्ष 2071 सालको पावन अवसरमा हाम्रा समस्त ग्राहक वर्गहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै हाम्रो नवस्थापित न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी सपको उद्घाटन कार्यक्रममा यहाँको सुखद उपस्थितिको लागि निमन्त्रणा गर्दछौ। शुभारम्भ हुने मिति यही वैशाख 1 गते, स्थान रत्नगर 8 बकुलर चोक चितवन, समय बिहान 10 बजे। हामी कहाँ दुध, दही, घिउ, पनिर, नौनी घिउ, चीज र दूधबाट उत्पादित अन्य परिकारहरूका साथै बेकरी आइटम, केक, बर्थडे केक, आइसक्रिम, कुल्फी, लस्सी, जुस, चिया, कफी पनि पाइन्छ। शुभेच्छुक युवराज चापागाई, मोबाइल 98455-94489। आकर्षक घडेरीहरू बिक्रीमा रत्नगर 12 स्काई राइडर आवासीय उच्च माविको अगाडि रहेको विकासका पूर्वाधारहरूले सम्पन्न वरिपरि चारैतिर घनावस्ती भएको आकर्षक घडीहरू सुपथ मूल्यमा धमाधम बिक्री हुने भएकाले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क ब्रदर्स सप्लायर्स रत्नगर बकुलहर, मोबाइल 98091-86993। नववर्ष 2071 सालको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै टिभीएसको सोरुम चितवन टाढी अटोलिङ्क प्राली प्रस्तुत गर्दछ नयाँ वर्ष विशेष छुट योजना। वैगो स्कुटरमा नगद रु 8000 छुट, टिभीएसको अरू कुनै बाइकहरूको खरिदमा रु 9000 छुट। सम्पर्क टिभीएस सोरुम चितवन टाढी अटोलिङ प्राली रत्नगर 1 सौराहा चोक, फोन नम्बर 0556-562-013 र मोबाइल 98141-94595-99। नववर्ष 2071 सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौ। अध्यक्ष रघुनाथ भट्ट एवं कुखुरा व्यवसायी संघ पूर्वी चितवन। नववर्ष रत्नगर उद्योग वाणिज्य संघको गत चैत्र 10-11 गते सम्पन्न 15 साधारण सभा तथा अधिवेशनमा म अनिल कृष्ण श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष पदमा अमूल्य मत दिई निर्वाचित गराउनु हुने उद्योगी, व्यवसायी, पत्रकार लगायत सम्पूर्ण महानुभावहरूमा धन्यवाद ज्ञापन गर्दै नयाँ वर्ष 2071 सालको अवसरमा यहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्न चाहन्छु। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग एवं शुभ चिन्तकहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौ। प्रोप्राइटर राज श्रेष्ठ एवं केएन प्लाजा रत्नगर 8 बकुलहर, मोबाइल नम्बर 98450-80572 र 98450-49280। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक ज्यू लगायत सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौ। प्राचार्य गोकुल भट्ट एवं सगरमाथा आवासीय माध्यमिक विद्यालय रत्नगर 11 जमुनापुर चितवन।

आजदेखि नयाँ वर्ष 2071 प्रारम्भ। नयाँ वर्षको स्वागतमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूद्वारा विभिन्न कार्यक्रमको आयोजना। जनताको उत्साहलाई परिणाममुखी बनाउन राष्ट्रपतिको सुझाव। कंग्रेस संसदीय दलको बैठक बस्दै संविधान सभा अन्तर्गतका समिति सभापतिहरूको टुङ्गो लगाउन तीन दलको बैठक बस्ने तयारी। वरिष्ठ गीतकार क्षेत्र प्रताप अधिकारीको उपचारका क्रममा गएराती निधन। बन्दुकधारीको कब्जामा रहेका सरकारी भवनहरू मुक्त गर्न युक्रेनले सेना परिचालन गर्ने। र एक दिवसीय क्रिकेटमा आज पनि समूह चरणका दुई खेल हुने। हार्दिक निमन्त्रणा, चितवनको पुलचोक नारायणगढमा यही वैशाख 3 गते अञ्जुलीमा इन्टरनेसनल प्रालीको शुभारम्भ हुने भएकोले सम्पूर्णमा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ। अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन। मोबाइल 9855062640 र 9845617700। दुबई, कतार, मलेसिया, साउदी अरब लगायतका देशमा जान चाहनुहुन्छ भने हामीलाई सम्झनुहोला। हाम्री ममतामयी माता डासी देवी उपाध्यायको गत चैत्र 21 गते 66 वर्षको उमेरमै असामयिक निधन भएकोमा सागर जानुहुने एवं शोक समवेदना प्रकट गर्नुहुने सम्पूर्ण बन्धु बान्धव, कुल कुटुम्ब, इष्टमित्र, छर छिमेकी एवं आफन्तजनहरूमा यही वैशाख 3 गते परेको 13 दिनको पुण्यतिथिमा गहुँत ग्रहण गर्नका लागि खैरहणीचार सिनेमा रोड पर्सा स्थित आफ्नै निवासमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछौ। छोराहरू बाबुराम शर्मा पौडेल, आनन्द शर्मा पौडेल तथा समस्त पौडेल। आजदेखि नयाँ वर्ष 2071 प्रारम्भ भएको छ। नयाँ वर्षको स्वागतका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। नयाँ वर्षको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति डाक्टर रामरण यादवले नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीप्रति सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। शुभकामना सन्देशमा उहाँले संविधान सभा निर्वाचनको सफलताले जनतामा ल्याएको उत्साहलाई परिणाममुखी बनाउनुपर्ने बताउनु भएको छ। निर्वाचनको यही सफलताको जगमा उभिए राजनैतिक दलहरूले आफ्नो चुनावी घोषणा मार्फत गरेको प्रतिबद्धता अनुरूप तोकिएको समयमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यतामा आधारित नयाँ संविधान जारी गर्नु हाम्रो प्रथम कर्तव्य हो। शुभकामना सन्देशमा राष्ट्रपति यादवले भन्नुभएको छ, देशले शान्ति र विकास चाहेकाले कुनै पनि किसिमको अतिवादले नेपाली जनतालाई आकर्षित गर्न नसक्ने उहाँको भनाइ छ। त्यस्तै प्रधानमन्त्री सुशील कोइरालाले पनि नववर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। नयाँ वर्ष 2071 नेपाली जनताले 7 दशकभन्दा लामो संघर्षले प्राप्त गरेका प्रजातान्त्रिक हक, अधिकार सहित संहिता र गणतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने संविधान निर्माण गरी जारी गर्ने ऐतिहासिक वर्ष मात्र हुने छैन, विकास निर्माण र आर्थिक उन्नतिको कार्य अगाडि बढाउने प्रस्थान बिन्दु पनि हुनेछ। प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ, नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै नेपाली जनताले संविधान सभाको निर्वाचन मार्फत कंग्रेसलाई सुम्पिएको जिम्मेवारीलाई पूरा गर्न सबै राजनैतिक दललाई विश्वासमा लिएर आपसी सहमति, सहकार्य र एकताबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान नयाँ वर्षभित्र जारी गर्न कंग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। यसैगरी पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ वर्षको शुभकामना सन्देश दिँदै जनचाहना अनुसार परिवर्तनलाई संस्थागत गर्ने र आर्थिक प्रगतिको मार्गमा मुलुकलाई लैजानुपर्ने बताउनु भएको छ। त्यस्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। पहिचानसहितको संहिता, संहितासहितको संविधान र संविधान सभाबाटै संविधान भन्ने मान्यतामा पार्टी दृढ रहेको दाहालको शुभकामना सन्देशमा उल्लेख छ। मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले राजनैतिक दलले एक वर्षभित्र संविधान निर्माण गर्ने भनी व्यक्त गरेको प्रतिबद्धतालाई भरोसा र विश्वासका साथ एक वर्षमा संविधान दिने दायित्व अब संविधान सभाको भएको उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। दिउँसो 1 बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकमा विभिन्न समितिका सभापति चयनमा कांग्रेसको धारणा, 26 सभासद मनोनयन, कांग्रेस नेतृत्वको सरकारका काम कारवाही लगायतका विषयमा छलफल हुने सभासद गगन थापाले जानकारी दिनुभयो। दिउँसो बस्ने बैठकमा विभिन्न समितिमा रहने सदस्य, समितिको प्रभावकारिता, कांग्रेसको धारणा लगायतका विषयमा अहिलेसम्म छलफल हुन नसकेको भन्दै नेतृत्वको धारणा माग गरिने सभासदहरूले बताएका छन्। संविधान सभा अन्तर्गतका समिति सभापतिहरू चयन र सरकारले मनोनयन गर्ने 26 जनाका विषयमा छलफल गर्न आज पनि प्रमुख 3 दलका शीर्ष नेताको बैठक बस्ने भएको छ। पाँच गतेसम्म समितिका सभापति सहमतिका आधारमा चयन हुन नसकेमा प्रक्रियामा गएर पनि टुङ्गो लगाउने तयारी संविधान सभा सचिवालयको रहेको छ। त्यसैले समयभित्र सकेसम्म सहमतिमा टुङ्गो लगाउन तीन दलको बैठक बोलाइएको कंग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो। उहाँले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनैतिक समिति र संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको नेतृत्व आफ्नो दलले पाउनुपर्ने दावी गरेपछि हिजोको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो। उपसभापति पौडेलका अनुसार कंग्रेस कुनै पनि हालतमा दुवै समितिको नेतृत्व एकीकृत माओवादीलाई दिन तयार छैन। एकीकृत माओवादीले उच्चस्तरीय राजनैतिक समितिमा अध्यक्ष दाहाल र संवाद समितिमा बाबुराम भट्टराईलाई पठाउने तयारी गरेको छ। बेलुका पाँच बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तयारी भएको छ। हिजोको बैठकमा कंग्रेस र एमालेका नेताहरूले एकीकृत माओवादीलाई नै सभापति दिनुपर्ने भए अध्यक्ष दाहाल नै संवाद समितिको सभापति हुनुपर्ने प्रस्ताव गरेका थिए। नुवाकोटका जलविद्युत केन्द्रहरूले विद्युत उत्पादनमा ठूलो मात्रामा गिरावट आएको छ। मुलुकमा विद्युतको माग बमोजिम उत्पादन नहुँदा विद्युत कटौती फार चर्कदै गइरहेको समयमा नुवाकोटको त्रिशुले देवीघाट जलविद्युत केन्द्रले उत्पादन क्षमताभन्दा निकै कम विद्युत उत्पादन गर्दै आएको छ। नदीमा पानीको बहाव कम रहेको बताउँदै पछिल्लो तीन महिनादेखि विद्युत उत्पादनमा भारी मात्राले गिरावट आएको हो। 21 मेगावाट क्षमताको त्रिशुले जलविद्युत केन्द्र 12 मेगावाट मात्र विद्युत उत्पादन गर्दै आएको छ। वरिष्ठ गीतकार क्षेत्र प्रताप अधिकारीको निधन भएको छ। शनिबारदेखि गंगालाल हृदयरोग केन्द्रमा उपचार गरिरहेका अधिकारीको गैराती निधन भएको हो। कविका रूपमा समेत परिचित अधिकारीको उपचारमा संलग्न चिकित्सकहरूले हिजो साँझ 8:15 बजे मृत घोषणा गरेका थिए। अधिकारीको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा सुधार हुन सकेको थिएन। संयुक्त गीत तथा कविताका सर्जक अधिकारीका गीत नारायण गोपाल, बच्चु कैलाश, कुन्ती मुक्तान, रामकृष्ण ढक्का लगायतले गाएका छन्। कुनै बेलाका साझा बसका कण्डक्टर अधिकारी पञ्चायतकालमा शिक्षा सहायक मन्त्री समेत हुनुभएको थियो। 72 वर्षीय अधिकारीका दुई छोरा छन्। गीतकार अधिकारीको मृत्युपछि आफ्नो शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान दिने घोषणा गर्नुभएको थियो। राष्ट्रिय खबरमा विदेश र खेलकुदका प्रसंग बाँकी नै छन्। एकैछिनपछि कालिका सृजनशील युवा परिषद प्रस्तुत गर्दछ बृहत् नववर्ष मेला 2071। विगतका वर्षहरूमा झैं यस वर्ष पनि कालिका सृजनशील युवा परिषदद्वारा सञ्चालित बृहत् नववर्ष मेला 2071 पाल्नु हुन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। मेलाका आकर्षणहरू: राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता, प्रथम पुरस्कार नगद 50,000 मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद 25,000 मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद 13,000 मेडल र प्रमाण पत्र, विविध सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति, हास्य कलाकारहरू, स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, दोहोरी साँझ र वैशाख 3 गते खुल्ला रक्तदान कार्यक्रम। मिति 2071 वैशाख 1 गतेदेखि 3 गतेसम्म। स्थान वीरेन्द्रनगर 5 3 ग्रु। अध्यक्ष सोमबहादुर पुन 98072-85393। कार्यक्रम संयोजक चीज बहादुर गुरुङ 98111-66221। घर भाडामा टाढी सौराचोक स्थित कृषि विकास बैंक बसेको भवनमा केही सटरहरू र 6 कोठाको अन्डरग्राउन्ड व्यापारिक प्रयोजनका लागि खाली भएको र सोही भवन सँगै रहेको अर्को भवनमा 1800 वर्ग फिटको भुइँतल्ला बैंक तथा वित्तीय संस्था वा अन्य कुनै प्रयोजनका लागि खाली भएकाले सम्पर्क राख्नुहोला। सम्पर्कका लागि मोबाइल नम्बर 98172-81467 र 98550-55005। अब विदेशका खबर। युक्रेनले देशको पूर्वी क्षेत्रका सरकारी भवनहरू रूसी समर्थक बन्दुकधारीले कब्जामा लिएपछि बन्दुकधारीको कब्जाबाट भवनहरूलाई मुक्त गर्न सेना परिचालन गर्ने भएको छ। अन्तरिम सरकारका राष्ट्रपति अलेक्जेन्डर टर्चियोनोफले क्रिमियाको जस्तै अवस्था आउन नदिन पनि सेना परिचालन गर्ने तयारीमा रहेको बताएका छन्। राष्ट्रपतिले देशको सम्प्रभुता रक्षाका लागि सेना परिचालन गर्ने विषयमा संसदमा दिएको सन्देशमा यस्तो बताइएको छ। रूस समर्थक लडाकुहरूले करिब आधा दर्जन शहरमा हमला गरिरहेका छन्। यसअघि नेटोका महासचिवले पूर्वी युक्रेनका ताजा घटनाक्रमबारे चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूतले युक्रेनमा भएको बन्दुकधारीको चरणबद्ध हमलामा रूसी घुसपैठ भएको संकेत गरेका थिए। र अन्तमा खेल प्रसंग। एक दिवसीय क्रिकेट प्रतियोगितामा आज समूह चरणका दुई खेल हुँदैछन्। त्रिभुवन विश्वविद्यालयको खेल मैदान कृतिपुरमा हुने खेलमा क्षेत्र नम्बर 4 भैरहवा र क्षेत्र नम्बर 5 नेपालगंज बीच तथा पोखरामा हुने खेलमा क्षेत्र नम्बर 2 बीरगंज र क्षेत्र नम्बर 8 धनगढ़ी बीच प्रतिस्पर्धा हुनेछ। यसअघि हिजो भएको खेलमा क्षेत्र नम्बर 4 भैरहवा र क्षेत्र नम्बर 1 विराटनगर विजयी भएका थिए। प्रतियोगिताको समूह एमा डिफेण्डिङ च्याम्पियन एफएफ, बीरगंज, नेपाल आर्मी, बैतडी र पोखरा तथा समूह बीमा काठमाडौँ, विराटनगर, नेपालगंज, भैरहवा, जनक धनगढ़ी रहेका छन्। राष्ट्रिय खबरमा खबरहरूको सिलसिला सकिएको छ। अन्तमा मूल खबरका शीर्षकहरू पुनः एकपटक। आजदेखि नयाँ वर्ष 2071 प्रारम्भ। नयाँ वर्षको स्वागतमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूद्वारा विभिन्न कार्यक्रमको आयोजना, जनताको उत्साहलाई परिणाममुखी बनाउन राष्ट्रपतिको सुझाव। कांग्रेस संसदीय दलको बैठक बस्दै संविधान सभा अन्तर्गतका समिति सभापतिहरूको टुङ्गो लगाउन तीन दलको बैठक बस्ने तयारी। वरिष्ठ गीतकार क्षेत्र प्रताप अधिकारीको उपचारका क्रममा गैराती निधन। बन्दुकधारीको कब्जामा रहेका सरकारी भवनहरू मुक्त गर्न युक्रेनले सेना परिचालन गर्ने। र एक दिवसीय क्रिकेटमा आज पनि समूह चरणका दुई खेल हुने। बिहान 9 बजेको राष्ट्रिय खबर यहीँ सकिएको छ। रविन्द्र सुवेदी र बलराम पाण्डे पनि बिदा हुन्छौ। नमस्कार। स्कूल कलेज बोर्डिंग का पाठ्य पुस्तक स्कूल कलेज बोर्डिंग का पाठ्य पुस्तक खुद्रा तथा थोक खरीद सौरा चोक में झरू न्यू पर्वत पुस्तक पसला ए रत्नगर क्षेत्र कयासला। हजुर, हामी कहाँ स्कूल कलेज बोर्डिंग का पाठ्य पुस्तकहरू अफिसका लागि मसलन्द खेलकुद सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क न्यू पर्वत पुस्तक पसल एन्ड स्टेशनरी रत्नगर 1 सौरा चोक चितवन। फोन 056-560-386। नव वर्ष 2071 सालको पावन अवसरमा हाम्रा अभिभावक, विद्यार्थी एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस अन्नपूर्ण शिशु निकेतनमा शैक्षिक सत्र 2071 का लागि नयाँ भर्ना सुरु भएको जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: शान्त एवं मनोरम वातावरण, यातायातको सुविधा, कक्षा कोठामा सीमित विद्यार्थी मात्र राखिने, डे होस्टलको व्यवस्था, अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, पर्याप्त भौतिक सुविधाहरू, अन्नपूर्ण शिशु निकेतन परिवार, रत्नगर टाढी चितवन। फोन नम्बर 056-562-67। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ। ओम साईराम अस्पताल प्राली, रत्नगर 2 टाढी चितवन। पूजा इन्टरप्राइजेज, भरतपुर, भरतपुर मिनी मार्केट, हाकिम चोक। आचार्य हार्डवेयर, रत्नगर 8 बकुलहर चितवन। चितवन टाढी अटो लिंक प्राली, रत्नगर 1 सौराहा चोक। फिनिक्स लाइफ हेल्थ केयर सेंटर, रत्नगर 2 टाढी चितवन। आईएमई सेंटर, रत्नगर 1 सौराहा चोक। मार्शल इम्पोरियम, मगनी चोक, खैरहनी 4 पर्सा एवं रत्नगर 2 मेन रोड टाढी चितवन। न्यू मनोकामना अटो वर्कशप, रत्नगर 8 बकुलहर चितवन। ओम अल्युमिनियम उद्योग, रत्नगर 4 शीतल चोक। परिचित शटिंग एंड शूटिंग, खैरहनी पर्सा चितवन। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौ। फोटो पॉइंट फुल डिजिटल फ्लेक्स प्रिन्ट, रत्नगर 1 सौराहा चोक। श्री डिजिटल ओल्ड, रत्नगर 2 टाढी चोक। आशीर्वाद अटोमोबाइल्स प्राली, खैरहनी 4 पर्सा चितवन। अन्नपूर्ण इम्पोरियम, रत्नगर 1 सौराहा चोक। अरियाल सप्लायर सेन्टर, रत्नगर 8 बकुलहर। बागलुङकाली टेलर्स, खैरहनी

नववर्ष 2071 सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। अध्यक्ष जयलाल कणेल एवं थाङखोला सामुदायिक वन उपभोक्ता समूह जुटपानी पदमपुर चितवन। नववर्ष 2071 सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। अध्यक्ष राममणि नेउपाने एवं कङ्काली सामुदायिक वन उपभोक्ता समूह चैनपुर चितवन। हाँसो छरियोस्, सबको मनमा हर्ष, नयाँ जोश र उमङ्ग बोकी आयो नयाँ वर्ष। पुरा हुन सबैका आकांक्षाहरू, स्वच्छ रहन भावना, नव वर्ष 2071 सालको हार्दिक मङ्गलमय शुभकामना। हाम्रो माया जुनी भरि छ, हाम्रो नारा अजम्बरि छ, को यो माया कस्तो भावीले छै तिमा लेखेको जस्तो, आकाश र चाँदनी को यो माया कस्तो भावीले छै तिमा लेखेको जस्तो, साग संग किनारा को नाता छ जस्तो, अजम्बरी धरती आकाश चुन तारा जस्तो, हाम्रो माया जुनी भरी छ, हाम्रो नाता पोहोर सालको नयाँ वर्षमा हेप्पी न्यू इयर भन्दै शुभकामना सन्देश पठाउनु भएको पनि कति छिट्टै एक वर्ष पुरा भइसकेछ। आखिर समय न हो कसलाई पो पर्खिन्छ र, घुम्दै फिर्दै फेरि अर्को नयाँ वर्ष पो आइसकेछ। अरू त मैले के नै बुझिन सक्छु र, मलाई सम्झेर फोन गर्नुहुने तपाईँलाई यही मोबाइलको माध्यमबाट यो नयाँ वर्ष तपाईँका लागि। हार्दिक हार्दिक स्वागत गर्न चाहन्छौँ नववर्ष 2071 सालको सर्वप्रथम त तपाईँ सम्पूर्णलाई, जसले यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनबाट सुनिराख्नु भएको छ www.radioarpan.com.np लगइन गरेर तपाईँ सम्पूर्णलाई यो 71 सालको नववर्षको यो 71 सालको अवसरमा चाहिँ हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना छ, साथसाथै रेडियो अर्पण 104.5 मेगाहर्ज परिवारको तर्फबाट पनि तपाईँ सम्पूर्णलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना। विशेष गरी हामी सम्पूर्ण नेपालीहरूको लागि एकदमै खुसीको क्षण, खुसीको पल, शुभ पल यो समय, विशेष गरी आजबाट हामी नयाँ वर्षमा प्रवेश गर्दैछौँ। नयाँ जोस, नयाँ जागर, नयाँ उमङ्गका साथ आजबाट हामी नयाँ वर्षमा चाहिँ प्रवेश गरेका छौँ र यो अवसरमा विशेष गरी शुभकामना विशेष कार्यक्रम लिएर तपाईँको माझमा हामी उपस्थित भएका छौँ। प्रविधि कक्षमा यति बेला रिजन हुनुहुन्छ अनि तपाईँको साथमा छु म प्रतीक्षा, र आज दिनैभर जसो हामी शुभकामना विशेष कार्यक्रमहरू तपाईँहरूको माझमा प्रस्तुत गर्नेछौँ। र अहिले भने विशेष गरी हामी रेडियो अर्पण 104.5 मेगाहर्जका सियर सदस्यज्यूहरूसँग शुभकामना आदान प्रदानको कार्यक्रम लिएर तपाईँहरूको माझमा उपस्थित भएका छौँ। दिनैभर तपाईँसँग शुभकामना साट्नको लागि हामी पक्कै पनि उपस्थित हुन्छौँ। र अहिलेको यो समयमा चाहिँ विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका सियर सदस्यज्यूहरूसँग हामी शुभकामना आदान प्रदानको कार्यक्रमलाई लिएर तपाईँहरूको माझमा उपस्थित भएका छौँ। तपाईँको विगतको वर्ष के कस्तो रहे? हुन त धेरै राम्रो कामहरू पनि गर्नुभयो होला, धेरै कमी कमजोरी पनि रह्यो होलान्, तर यो वर्षमा तपाईँले सोच्नुभएको, तपाईँले आँट्नुभएको, तपाईँले चाहनुभएको सम्पूर्ण कामहरू पुरा हुन्, तपाईँले सोच्नुभएको जस्तै नयाँ बहार लिएर यो वर्ष तपाईँहरूको निम्ति भित्रियोस्, तपाईँलाई धेरै धेरै शुभकामना छ। र विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जमा हामी शुभकामना आदान प्रदानको कार्यक्रम विशेष लिएर तपाईँहरूको माझमा यति बेला उपस्थित भएका छौँ। तपाईँसँग विशेष गरी ज जसले रेडियो सुन्नुहुन्छ तपाईँ श्रोताहरूसँगको शुभकामनालाई पनि हामी जोड्नेछौँ। दिनैभर जसो तपाईँसँग शुभकामनाहरू आदान प्रदान गर्नेछौँ। रेडियो अर्पण सँगै चाहिँ तपाईँ रहनुहोला, हामीलाई साथ चाहिँ तपाईँले दिनुहोला। र विशेष गरी यो समयमा चाहिँ शुभकामना विशेष कार्यक्रम लिएर उपस्थित भएका छौँ रेडियो अर्पण 104.5 मेगाहर्जका सियर सदस्य ज्यूहरूसँगको शुभकामना आदान प्रदान कार्यक्रममा हामी जुटिराखेका छौँ। र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्जका सियर सदस्य विष्णु प्रसाद सुवेदीज्यू, उहाँलाई स्वागत गरौँ। हेलो, हजुर नमस्कार, स्वागत छ यहाँलाई रेडियो अर्पणको शुभकामना विशेष कार्यक्रममा। धन्यवाद। सर्वप्रथम त रेडियो अर्पण होल युनिटको तर्फबाट तपाईँलाई यो 2071 सालको अवसरमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद। तपाईँ आफ्नो शुभकामनाका शब्दहरू राख्न सक्नुहुन्छ यति बेला? अब यस रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर बस्नुभएका यसको पहुँच क्षेत्रभित्र यसका जहाँ जहाँ हुनुहुन्छ श्रोताहरू, उहाँहरूलाई चाहिँ नयाँ वर्ष 2071 सालको हार्दिक मङ्गलमय शुभकामना, उहाँ सुस्थ प्रगतिको कामना गर्दछु र यस वर्षले चाहिँ यहाँको चाहिँ घर आँगनमा चाहिँ नयाँ नयाँ उमङ्गहरू उत्साहहरू चाहिँ सत्य जाओस् भन्ने पुनः कामना गर्छु। र विशेष गरी विष्णुजीको विगतको वर्ष कस्तो रह्यो समग्रमा छुटकरीमा हामीलाई बताइदिनुहोस् न एकपटक। विगतको वर्षहरू धेरै नै उचार चढावहरू भयो होइन, पहिला चाहिँ रेडियो अर्पणको संस्थापक सचिव पनि थिएँ, त्यस पछाडि म चाहिँ रेडियो छोडिसकेपछि हरेक व्यवसाय सामाजिक क्रियाकलापहरूमा पनि आबद्ध भएँ हजुर, र सामाजिक क्रियाकलापहरू गर्दाखेरि चाहिँ कुनै कुराहरू चाहिँ सफलता भयो होला कुनै कुरा असफलता भयो होला, विविध किसिमका चाहिँ घटनाहरू घटे त्यसले गर्दाखेरि विकास निर्माणमा पनि जुन एउटा काम हुनुपर्ने जनतामा जुन चेतना हुनुपर्ने त्यो किसिमको भने नसकेर त्यहाँमा एउटा लेन पोलिङ प्रोजेक्ट थियो त्यो पनि हाम्रो चाहिँ यहाँको जनताहरूको चाहिँ चेतना स्तरमाथि उठ्न नसकेर चाहिँ यसलाई असफलतामा प्रयोग गर्न सकिएन, र टोलमा पनि एउटा टोलको पनि मलाई अहिले चाहिँ अध्यक्षको जिम्मेवारी साथीहरू सुम्पन्नु भएको थियो, त्यो पनि चाहिँ दुई कार्यक्रमहरू गरेर दुई महिनाको पिरियडमा नै राम्रै किसिमले अगाडि बढ्दा बढ्दै पनि त्यहाँ टोलमा पनि एउटा राजनैतिक ग्रसित मानसिकताले गर्दाखेरि त्यति राम्रो काम हुन सकेन, त्यसको बावजुद पनि बिच सङ्घर्ष गर्दै चाहिँ अगाडि बढिएको छ र अहिले म आफ्नो व्यवसाय प्राइभेट व्यवसाय गर्दैछु भनौँ न। हुन्छ, नयाँ वर्षले यहाँको जीवनमा अझै उमङ्ग उत्साह हाँसो खुसी थपिदियोस्, पुनः एकपटक शुभकामना व्यक्त गर्दै बिदा हुन्छु, नमस्कार। हस् धन्यवाद। यति बेला विष्णुप्रसाद सुवेदी हुनुहुन्थ्यो, रेडियो अर्पण 104.5 मेगाहर्जका सेयर सदस्य पनि हुनुहुन्छ उहाँ, विशेष गरी हामी उहाँहरूसँग आज शुभकामना आदान प्रदान गरिराखेका छौँ र यो शुभ अवसरमा शुभ घडीमा तपाईँको माझमा हामी छौँ र शुभकामना आदान प्रदान गरिराखेका छौँ। विशेष गरी यति बेला तपाईँले रेडियो अर्पण सुनिराख्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनबाट पनि तपाईँ नेपाल बाहिर हुनुहुन्छ जहाँ कहीँ रहेर पनि हामीलाई सुनिराख्नु भएको छ www.radioarpan.com.np लगइन गरेर तपाईँलाई पनि यो नयाँ वर्ष 2071 सालको अवसरमा चाहिँ हार्दिक मङ्गलमय शुभकामना हामी व्यक्त गर्न चाहन्छौँ र तपाईँले जसरी चाहनुभएको छ जस्तो चाहनुभएको छ जस्तो सोच्नु भएको छ तपाईँका इच्छा आकाङ्क्षाहरू सम्पूर्ण पुरा हुन्, तपाईँले सोच्नु भएको जस्तै सरल सहज र रमाइलो बनोस् तपाईँका आगामी दिनहरू आगामी पलहरू, त्यस्तै बनाउन् तपाईँले जस्तो चाहनु भएको छ त्यस्तै होस् तपाईँलाई हामी शुभकामना दिन चाहन्छौँ। विशेष गरी हामीहरूको लागि एकदमै खुसीको क्षण पनि हो कि 2070 साललाई हामीले बिदाई गरिसकेका छौँ र यो शुभ घडीमा शुभ प्रहरमा छौँ शुभ पलमा छौँ र यो समयमा तपाईँहरूसँग शुभकामना आदान प्रदान गरिराखेका छौँ, तपाईँहरूलाई शुभकामना दिइराखेका छौँ र विशेष गरी यो समयमा चाहिँ शुभकामना विशेष कार्यक्रम प्रस्तुत गरिराखेका छौँ रेडियो अर्पण 104.5 मेगाहर्जका सेयर सदस्य ज्यूहरूसँग हामी शुभकामना साटिराखेका छौँ। तपाईँ यति बेला रेडियो अर्पण सुनिराख्नु भएको छ होला, हुन त आज नयाँ वर्षको दिन तपाईँले धेरै प्लानिङहरू पनि गर्नुभएको छ होला, आफ्नो घरमै हुनुहुन्छ सबैजना परिवार, सरकारले पनि सार्वजनिक बिदा दिएको छ, विशेष गरी तपाईँ सबैजना आफ्नो घर आफ्नो परिवारमा हुनुहुन्छ र नयाँ वर्षलाई अझै रमाइलो बनाउने कोसिसमा हुनुहुन्छ भन्ने गरिन्छ। आजको दिनमा हामी जे जे काम गर्छौँ वर्षभरि त्यस्तै गर्न पाइराखिन्छ अरे, त्यही भएर पनि तपाईँले आजको दिनलाई चाहिँ एकदमै विशेष बनाउनुहोला, तपाईँ सम्पूर्णलाई हाम्रो शुभकामना छ। र यति बेला टेलिफोन सम्पर्कमा रेडियो अर्पण 104.5 मेगाहर्जका सेयर सदस्य सचिव हुनुहुन्छ सुरज पौडेल, हामी उहाँसँग कुराकानी गर्छौँ। हेलो, हेलो, हजुर नमस्कार। हजुर नमस्कार, स्वागत छ यहाँलाई रेडियो अर्पणको शुभकामना विशेष कार्यक्रममा। धन्यवाद। सर्वप्रथम त नववर्ष 2071 सालको अवसरमा यहाँलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद। रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरू, रेडियो अर्पण 104.5 मेगाहर्ज अनलाइनमा सुन्नुहुने सम्पूर्ण अनलाइन मित्रहरू लगायत रेडियो अर्पण 104.5 मेगाहर्जका सम्पूर्ण सेयर सदस्य एवं कर्मचारी साथीहरूमा नववर्ष 2071 सालको हार्दिक मङ्गलमय शुभकामना गर्न चाहन्छु मेरो तर्फबाट र रेडियो अर्पण 104.5 मेगाहर्जको तर्फबाट। यस नयाँ वर्षले यहाँहरूको नयाँ काम नयाँ जोस नयाँ जाँगर उमङ्ग थपोस् भन्ने एउटा शुभकामना पनि दिन चाहन्छौँ, सम्पूर्णलाई हुन्छ तपाईँको शुभकामनाको शब्दहरूको लागि धेरै धेरै धन्यवाद र पुनः एकपटक यहाँलाई यहाँको सम्पूर्ण परिवारलाई हार्दिक मङ्गलमय शुभकामना हाम्रो रेडियो अर्पण होल युनिटको तर्फबाट धन्यवाद। यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जका सिओर सदस्य सचिव हुनुहुन्छ सुरज पौडेल, उहाँसँग हामीले कुराकानी गरिसकेका छौँ। विशेष गरी तपाईँहरूसँग हामी शुभकामना आदान प्रदान कार्यक्रम लिएर तपाईँ श्रोताहरूको माझमा पनि हामी उपस्थित हुनेछौँ। यो जानकारी पनि तपाईँलाई गराउँछु कि दिनैभर जसो हामी तपाईँसँग शुभकामना साट्नको लागि उपस्थित हुनेछौँ। र यति बेला भने रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यज्यूहरूसँग शुभकामना आदान प्रदान गरिराखेका छौँ। धेरै लामो कुराकानी हामी गर्दैनौँ, यो शुभ घडीमा छौँ, यो शुभ पलमा छौँ। शुभकामनाका शब्दहरू मात्रै तपाईँहरूको माझमा प्रस्तुत गर्नेछौँ। र यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य हुनुहुन्छ हेमराज आचार्य, म उहाँलाई पनि स्वागत गर्छु। हेलो, हजुर नमस्कार। नमस्कार, स्वागत छ यहाँलाई रेडियो अर्पणको शुभकामना विशेष कार्यक्रममा। धन्यवाद। सर्वप्रथम त नववर्ष 2071 सालको अवसरमा यहाँलाई यहाँको सम्पूर्ण परिवारलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना छ मेरो तर्फबाट। हजुरलाई पनि धन्यवाद। हाम्रो यो नयाँ वर्ष 2071 सालको पावन अवसरमा रेडियो अर्पण सम्पूर्ण फ्यामिली, रेडियो अर्पण सुनेर बस्नुभएका सम्पूर्ण श्रोताबिनीहरूलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै आज विगतका दिनहरूमा भएका दुःख कष्टलाई बिर्सँदै हर्षोल्लाससँग अगाडि बढ्नुहोस्, सफलता अवश्य नै मिल्छ भन्ने शुभकामना व्यक्त गर्दछु। हुन्छ, यहाँलाई पुनः एकपटक शुभकामना व्यक्त गर्छु र छुटिन्छ है। हस्त, धन्यवाद, नमस्कार। हेमराज आचार्य हुनुहुन्थ्यो, रेडियो अर्पण 104.5 मेगाहर्जका सेयर सदस्य हुनुहुन्छ, उहाँसँग हामीले शुभकामनाहरू साटिसकेका छौँ। र विशेष गरी सेयर सदस्यज्यूहरूसँग हामीले शुभकामना आदान प्रदान गरिराखेका छौँ। विशेष गरी तपाईँको यो वर्ष सफल रहोस्, शुभ रहोस्, तपाईँलाई पनि धेरै धेरै शुभकामना व्यक्त गरिराखेका छौँ। जसले यति बेला रेडियो सुनिराख्नु भएको छ, तपाईँको मनको सम्पूर्ण चाहनाहरू पुरा हुन् हाम्रो शुभकामना तपाईँलाई रहि नै रहनेछ। र हामी रेडियो अर्पण 104.5 मेगाहर्जका सेयर सदस्यज्यूहरूसँगको शुभकामना आदान प्रदानको कार्यक्रमलाई तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। एकैछिन हामी एउटा आवाज सुन्छौँ यहाँनिर, त्यस पछाडि फेरि उहाँहरूसँगको शुभकामनाका शब्दहरू लिएर पुनः उपस्थित हुनेछौँ। हाँसो छरियोस्, सबको मनमा हर्ष, नयाँ जोश र उमङ्ग बोकी आयो नयाँ वर्ष। पुरा हुन् सबैका आकांक्षाहरू, स्वच्छ रहन् भावना, नव वर्ष 2071 सालको हार्दिक मङ्गलमय शुभकामना। रेडियो तपाईँलाई स्वागत गर्न चाहन्छु। हामी शुभकामना विशेष कार्यक्रममा रहिराखेका छौँ, विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका श्रोता सदस्यज्यूहरूसँगको शुभकामना आदान प्रदानको कार्यक्रम लिएर उपस्थित भएका छौँ तपाईँहरूको माझमा। र तपाईँहरूलाई जानकारी पनि गराउँ, आज दिनैभर हामी शुभकामना विशेष कार्यक्रमहरू तपाईँहरूको माझमा लिएर उपस्थित हुनेछौँ। र नववर्ष 2071 सालको यो शुभ घडीमा छौँ, हामी शुभ अवसरमा छौँ र यो अवसरमा शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ, विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य ज्यूहरूसँग र उहाँहरूसँग शुभकामनाका शब्दहरूलाई हामी जोडिराखेका छौँ, उहाँहरूसँगको शुभकामनाका शब्दहरू तपाईँहरूको माझमा पुर्याइराखेका छौँ। विशेष गरी तपाईँहरूलाई पनि यति बेला शुभकामना दिन मन लागिराखेको छ होला, हामी पक्कै पनि तपाईँहरूको शुभकामनालाई समेट्नेछौँ, तपाईँहरूको शुभकामना पनि तपाईँको आफन्तहरू तपाईँको घर परिवारसम्म पुर्याउने नै छौँ। र यति बेला भने रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यज्यूहरूसँगको शुभकामना आदान प्रदानको कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। विशेष गरी हामी सम्पूर्ण नेपालीहरूको लागि खुसीको क्षण नयाँ वर्ष 2071 साल हामीले मनाइराखेका छौँ र यो शुभ घडीमा शुभकामना दिन मन तपाईँहरूलाई पनि पक्कै लागिराखेको छ होला। दिनैभर हामी शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गर्नेछौँ, यो जानकारी तपाईँलाई गराउन चाहन्छु। र यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यज्यू हुनुहुन्छ महेश पाण्डे, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार। एकदमै आराम छ, शुभकामना विशेष कार्यक्रममा यहाँलाई धेरै धेरै स्वागत छ। सर्वप्रथम त नयाँ वर्ष 2071 सालको यो अवसरमा तपाईँ तपाईँको सम्पूर्ण परिवारलाई चाहिँ हाम्रो रेडियो अर्पण होल युनिटको तर्फबाट हार्दिक हार्दिक मङ्गलमय शुभकामना। एकदमै म पनि यहाँ शुभकामना बाँड्ने कार्यक्रम सँगै थिएँ, अब साथीभाइहरूसँग सबैसँग आज फोनमा। हजुर, अब विशेष गरी हामीले सामाजिक सञ्जाल फेसबुक चलाइरहेका हुन्छौँ होइन, त्यसबाट पनि शुभकामना सहितका जुन हाम्रो पोस्ट कार्डहरू हुन्छन् होइन ट्याग भएका हुन्छन्, त्यसै गरेर अब जसरी हुन्छ साथीहरूसँग जुन जुन साथीहरूसँग भेटिराखेको हुन्छ सबैसँग शुभकामना बाँडिरहेको बाँडि नै राखेको थिएँ। त्यसै बेलामा तपाईँहरूको यो जुन कल आयो निकै खुसी लागेको छ होइन, रेडियो अर्पणसँग मेरो एकदम गहिरो नाता पनि छ र अहिले परिस्थिति बस अलिकति टाढा रहे पनि मैले यो आवाज रेडियो तरङ्ग मार्फत शुभकामना बाँड्न पाउँदा निकै खुसी छु र म 2071 नयाँ वर्षको सम्पूर्ण जति पनि रेडियो अर्पण सुनिराख्नु भएको छ सम्पूर्णलाई म लाखौँ लाख भनौँ न शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। हुन्छ, तपाईँको शुभकामनाका शब्दहरू लाई यही थाती राखौँ र पुनः एकपटक तपाईँलाई शुभकामना व्यक्त गर्दै हामी छुटिन्छौँ। नमस्कार, महेश पाण्डे हुनुहुन्थ्यो रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य र उहाँसँग हामीले कुराकानी गरिराखेका छौँ। विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य ज्यूहरूसँगको शुभकामना आदान प्रदानको कार्यक्रमलाई तपाईँहरूको माझमा जोडिराखेका छौँ। र नयाँ वर्षको यो अवसरमा हुन त तपाईँहरू शुभकामना आदान प्रदानको कार्यक्रममा हुनुहुन्छ होला, आफ्नो घर परिवारमा हुनुहुन्छ होला, तैपनि यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिराख्नु भएको छ यो विश्वास चाहिँ हामीले लिएका छौँ र शुभकामनाहरू आदान प्रदान पनि गरिराखेका छौँ। र विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यज्यूहरूसँगको शुभकामनालाई तपाईँहरूको माझमा जोडिराखेका छौँ। र नयाँ वर्ष 2071 साल तपाईँहरूको तपाईँ हाम्रो माझमा तपाईँ हाम्रो घर आँगनमा भित्रिसकेको छ र यो शुभ घडीमा तपाईँहरूले चाहनु भएको, तपाईँहरूले आँट्नु भएको, तपाईँहरूले सोच्नु भएको सम्पूर्ण मनोकाङ्क्षाहरू पुरा हुन् तपाईँहरू सबैजनालाई नयाँ वर्ष 2071 सालको हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ र तपाईँलाई शुभकामना दिइ नै रहनेछौँ हामी। विशेष गरी यो शुभ घडीमा अब फेरि हामी 2071 सालमा छौँ, 2072 सालमा तपाईँहरूसँग शुभकामना साट्नको लागि उपस्थित हुन्छौँ र आजको दिन एकदमै विशेष रहनेछ किनकि आजको दिनलाई कुर्नको लागि फेरि हामी एक वर्ष पछाडि आजको जस्तो दिनलाई भेट्न पाउँछौँ, त्यसैले पनि यो समयमा शुभकामनाहरू आदान प्रदान गर्नुको मजा पनि छुट्टै हुन्छ। त्यसैले पनि शुभकामना आदान प्रदान विशेष कार्यक्रम लिएर तपाईँहरूको माझमा हामी उपस्थित भइराखेका छौँ। विशेष गरी यो समयमा रेडियो अर्पण 104.5 मेगाहर्जका शिवर सदस्य ज्यूहरूसँगको शुभकामना आदान प्रदानको कार्यक्रम लिएर तपाईँहरूको माझमा उपस्थित भइराखेका छौँ र शुभकामनाका शब्दहरू पनि हामीले प्रस्तुत गरिराखेका छौँ। विशेष गरी एकअर्कामा माया, सहानुभूति, सद्भाव, शुभकामनाहरू साटासाट गरेर नै हामी नयाँ वर्षलाई मनाउने गर्छौँ। तपाईँले पनि मनाइ राख्नु भएको छ होला, आफ्नो घरमा हुनुहुन्छ, आफ्नो साथीहरू सँग हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा रहनु भएको छ, तपाईँहरूले चाहनु भएको, तपाईँहरूले सोच्नु भएको, तपाईँहरूले खोज्नु भएको जस्तै बनोस् तपाईँका आगामी पलहरू, आगामी दिनहरू। हामी तपाईँहरूलाई धेरै धेरै शुभकामना व्यक्त गरिराखेका छौँ र विशेष गरी आज दिनैभर जसो शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा हामी प्रस्तुत गर्नेछौँ। यो जानकारी तपाईँहरूलाई गराउन चाहन्छु र विशेष गरी हामीलाई धेरै माया गर्ने हाम्रा श्रोताहरू हुनुहुन्छ, उहाँहरूसँग पनि हामी शुभकामना आदान प्रदान गर्नेछौँ। आज दिनैभर जसो आफ्नो घर परिवार, आफ्नो साथी सङ्गीहरूलाई पनि शुभकामना दिन पक्कै पनि मन लाग्छ, सबैजनालाई लाग्छ। त्यसमाथि पनि यो शुभ अवसरमा हामी शुभकामना आदान प्रदान गर्नु पनि पर्छ। त्यसैले यति बेला हामी शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जका कार्य समिति सदस्य अर्जुन पौडेल हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा। म उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार। नमस्ते, स्वागत छ यहाँलाई शुभकामना विशेष कार्यक्रममा। धन्यवाद, धन्यवाद। नयाँ वर्ष 2071 सालको अवसरमा सर्वप्रथम त यहाँलाई, यहाँको सम्पूर्ण परिवारलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना रेडियो अर्पण होल युनिटको तर्फबाट। यहाँको रेडियोलाई र यहाँको रेडियो परिवारलाई पनि अर्जुन पौडेलको व्यक्तिगत तर्फबाट र मेरो संस्था स्वागत पत्र तथा रेडियो सहकार संस्थाको लिमिटेडको तर्फबाट पनि र रेडियो अर्पणको कार्य समितिको सदस्य भएको कारणले गर्दा सम्पूर्णमा नयाँ वर्षको शुभकामना मेरो पनि। हुन्छ, अहिले भने छुटौँ है। धन्यवाद, नमस्कार। अर्जुन पौडेल हुनुहुन्थ्यो यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जको कार्य समिति सदस्य हुनुहुन्थ्यो। उहाँसँग पनि शुभकामनाका शब्दहरू हामीले बटुलिसकेका छौँ र विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जको परिवारसँग हामी शुभकामनाका शब्दहरू आदान प्रदान गरिराखेका छौँ र यति बेला हामी फेरि पनि तपाईँहरूको लागि एउटा शुभकामनाको गीतलाई प्रस्तुत गर्नुपर्छ कि जस्तो लागिराखेको छ। विशेष गरी यो शुभ अवसरमा तपाईँहरूसँग शुभकामना आदान प्रदान गरिराखेका छौँ अनि शुभकामनाका शब्दहरू प्रस्तुत गरिराखेका छौँ र यो समयमा यस्ता गीत सङ्गीतहरू सुन्दाखेरि अझै बढी रमाइलो हुन्छ, अझै हामीलाई खुसी मिल्छ। त्यसैले पनि तपाईँहरूको माझमा हामी शुभकामना त आदान प्रदान गरिराखेका छौँ। विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्ज परिवारमा हामी शुभकामना आदान प्रदान गरिराखेका छौँ र यति बेला एउटा आवाज तपाईँको माझमा राख्छु, त्यस पछाडि शुभकामना आदान प्रदानको लागि हामी फेरि आउनेछौँ। Like your campus, I go for a love lesson. Hey, love lesson. No danger. आवाजपछि पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा हामी प्रस्तुत गरिराखेका छौँ र हामी एकैछिन विश्राम लिन्छौँ। 10 बजेको समाचार अर्पण समाचारपछि पुनः शुभकामना विशेष कार्यक्रम लिएर तपाईँहरूको माझमा उपस्थित हुने नै छौँ। रेडियो अर्पण सुन्दै गर्नुहोला र पुनः एकपटक नयाँ वर्ष 2071 सालको तपाईँ सम्पूर्णलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना। ब्रह्माजीको ल्याबबाट तिमीलाई चोरी ल्याए, माया डुको संसारमा तिमीलाई धन्न पाए।